Book 2 35 35 في المطار विमानतळावर من فضلك احجز لي رحلة طيران الى اثينا मला अथेन्ससाठी विमानाचे तिकीट आरक्षित करायचे आहे. هل هذا طيران مباشر؟ विमान थेट अथेन्सला जातं का? من فضلك مقعد بجانب النافذة غير المدخنين. कृपया एक खिडकीजवळचे सीट धूम्रपान निषिद्ध कृपया एक खिडकी जवळची सीट धूम्रपान निषिद्ध من فضلك اريد تاكيد الحجز मला माझे आरक्षण निश्चित करायचे आहे من فضلك اريد الغاء الحجز मला माझे आरक्षण रद्द करायचे आहे मला माझे आरक्षण रद्द करायचे आहे من فضلك اريد تعديل الحجز मला माझे आरक्षण बदलायचे आहे متى تقلع الطائره التاليه الى روما روم साठी पुढचे विमान कधी आहे هل ما زال يوجد مكان لاثنين؟ دون سيت उपलब्ध आहेत का? لا، ما زال عندنا مكان لواحد فقط. नाही, आमच्याजवळ फक्त एक सीट उपलब्ध आहे. متى نهبط؟ आपले विमान किती वाजता उतरणार? متى نصل؟ आपण तिथे कधी पोहोचणार? متى يذهب باص الى وسط المدينه؟ शहरात बस कधी जाते? هل هذه حقيبتك؟ هي سوتكيس आपली आहे का? هل هذه شنطتك؟ هي بیگ आपली आहे का? هل هذه أمتعتك؟ هي سامان आपले आहे का? كم اخذ معي امتعة في الطائرة؟ मी माझ्या सोबत किती सामान घेऊ शकते? عشرين كيلو 20 كيلو 20 كيلو كم؟ فقط 20 كيلو؟ काय? फक्त 20 किलो? الرجاء الذهاب إلى www.book2.de لمطالعة الكتب مع الدروس الصوتية